हेलो, मलाल को तो पैसा चाहिए। भरे आउनु पर्छ नि आमा। दिदीलाई भन्दिनँ, चाहियो भने त सक्दै रहेछ नि पैसा मिलाउन। भोर पढेर फर्केर आपस तिर्दिउँला नि त्यसको सबै। ऋणको कुरा गर्छस् त मसँग? तिर्न सक्छस् मैले लगाएको ऋण? भिसाको प्रोसेसमा लाग, बाहिर जान अब तैँले कसैको खुट्टा समाउनु पर्दैन, कसैको चाकरी गर्नु पर्दैन, आफ्नै खर्चमा जान्छस्। चिन्ता नगर, मैले ओभर टाइम सुरु गरेकी छु। मान्छेले किन्ने कस्तो जमाना आयो, मान्छेलाई मान्छेले किन्ने कस्तो मान्छेलाई मान्छेले किन्ने कस्तो आँखैले नचिन्ने कस्तो जमाना आयो, आफैलाई आफैले बेच्ने चलन कसले चलायो, मान्छेलाई मान्छेले किन्ने कस्तो मानवता नै मेरो। कुर्दा कुर्दा ही मेरो तो उम्र ही गई सेके। Don't worry dear, किन हतार गर्नुहुन्छ? धैर्यता टुटिसक्यो। तपाईहरु जस्तो मान्छेसँग कुरा गर्न कहाँ सकिन्छ? छिनमाई जी, छिनमाई प। धड्कनलाई मोटुले नसुन्ने कस्तो जमाना आयो आफैलाई आफैले बेच्ने चलन कसले चलायो मान्छेलाई मान्छेले किन्ने कस्तो Yeah.